तपाईँ अहिले एसएल नेपाल डट ब्लाक स्पट डट कम सुनिरहनु भएको छ। ल ल प्रकाश, के गरेर उभिरहेको बसको झोकामा? खुरको सिटमा गएर बस न। हे रविन्द्र, म त यहाँ बिनालाई पर्खेर बसिरहेको छु नि। अब गभैमा त लाएर फुर्ती जाने हो भने चाहिँ तिमी खुरको गएर बस न। ल ल साथी, कार्यक्रम कामका कुराको यो बस यात्रामा तपाईँलाई धेरै धेरै स्वागत छ है। इक्वल एक्सेस नेपालको रेडियो प्रस्तुति आफ्नै माटो आफ्नै बोलीमा, यो हो कार्यक्रम कामका कुरा। तपाईँलाई अचम्म लाग्यो होला नि होइन, यो हल्लाखल्ला बिचमा बसमा चढेर कहाँ जान लाग्यो भनेर। साथी, आज हामी नवलपरासीको गैडाकोटमा जाँदैछौँ र बाटोमा भेटिने थुप्रै साथीहरूसँग कुराकानी पनि गर्नेछौँ। ल बिना पनि आइहाल्यो, ल ल जाउँ गुरुजी जाउँ। कार्यक्रम कामका कुरामा मेरो तर्फबाट पनि धेरै धेरै स्वागत छ है साथी तपाईँहरूलाई। तपाईँले थाहा त पाइहाल्नु भयो होला, आज हामी बस चढेर नवलपरासी जाँदैछौँ। कार्यक्रम सुरु गरौँ न त एउटा रमाइलो गीतबाट। अब सुन्दै के हाम्रो गीत मात्रै बजाउनु? ओ ड्राइभर दाइ, ल अब तपाईँलाई मनपर्ने रमाइलो गीत बजाउनुहोस् त। कस्तो लाग्यो त गीत? हाम्रो ड्राइभर दाइले त निकै रमाइलो गीत पो बजाउनु भयो त। अब गफैमा त लाएर केको फुर्ती झार्नु? कतै यो रमाइलो गीत सुनेर तपाईँलाई पनि पोखरा घुम्न जानु त मन लागेन? ओहो, यदि हो भने त्यो पोखरा घुम्ने प्लानलाई चाहिँ पछाडि राख्नुहोस् है। के कुरा गरे होला प्रकाशले पनि, अब गीत सुन्ने बित्तिकै साथी पोखरा गइहाल्नुहुन्छ त भने यसको लागि त योजना बनाउनु पर्यो, बजेट मिलाउनु पर्यो, अनि पो जानुहुन्छ त। चुप लाग तिमीहरू, जतिखेर पनि कुकुर बिराला जस्तो, बरु चुप लागेर बाहिर हेर न कस्तो रमाइलो वातावरण छ। ओहो, हो त रहेछ नि, राम्रो राम्रो डाँडा हेर हेर, उ बाटोमा कति धेरै कुखुरा फारम, ए अनि खेतीपाती पनि राम्रै रहेछ ल यहाँको त। ओहो, गाडी यहीँ रोकेर झर्नु पर्थ्यो कि क्या हो रविन्द्र? अब यहाँका साथीहरूसँग पनि कुरा त गरौँला नि प्रकाश, तर यही कुरामा अल्झियो भने फेरि गैँडाकोट पुग्न हतार होला नि। त्यही भएर फर्काउँदा कुरा गरे कसो होला भन त? त्यही त भने, अब गफैमा त लाएर खेको फुर्दै झार्नु, तर एउटा इम्पोर्टेन्ट कुरा चाहिँ मलाई भन्न मन लाग्यो है। के कुरा हो, ल भन न त। कुरा के भने नि साथी, यदि तपाईँले कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने हामीलाई फोन, एसएमएस, इमेल वा जेबाट भए पनि खबर गर्नुहोस् है, तपाईँको कथा हामी बजाउनेछौँ है। साथीको कथा त हामी बजाउँछौँ नै, तर अहिले चाहिँ कामको खबर नै पो सुन्ने हो कि? ल ल साथी, आउनु सुन्न तर्फ लागौ कामको खबर। रेडियो कार्यक्रम कामका कुरा प्रस्तुत गर्दछ कामको खबर। नमस्ते साथी, म माधवी रेडियो कार्यक्रम कामका कुरामा कामको खबर लिएर आएको छु। कामको खबरमा यो पहिलो खबर रहेको छ बुटबलको। बुटबल स्थित लोकतान्त्रिक चिया पसलका सञ्चालक एक नारायण खनाल यसै व्यापारबाट चार वर्षमा लखपति बन्ने उदाहरण बनेका छन्। 2063 सालको जनआन्दोलनमा सहभागी हुनेलाई निशुल्क शरबत पानी बाँडेर बुटबल नगरपालिका क्षेत्रमा चिनिएका खनालले आन्दोलनपछि 8,000 रुपियाँ लगानी गरेर आफ्नो झुपडीमा चिया पसल खोलेका थिए। अहिले उनी यसै पसलबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। यो अर्को खबर रहेको छ सुनसरी काकरभिट्टाको। काकरभिट्टा मेची नगर बाडाका एक उत्साही युवा गणेश मैनालीले ढिँडोको नेपाली मौलिक परिकार बेच्ने रेस्टुरा खोलेर नाम र दाम दुवै आर्जन गरेका छन्। ग्राहक आउने बित्तिकै भुटेको मकै गुन्द्रुक र टिम्बुरको स्वादिलो अचारले स्वागत गरिने यस रेस्टुरेन्टमा दैनिक 30-35 केजी ढिँडो बिक्ने गरेको संचालक मैनाली बताउँछन्। ढिँडोको होटल खोलेपछि स्थानीय अभिभावकहरूले छोराछोरीलाई ढिँडोको स्वाद चखाउन लिएर आउने गरेको मैनाली बताउँछन्। सबै खाले बिरामीलाई फाइदा हुने भएकोले पनि ग्राहक बढेको उनले बताउँछन्। तालिम पनि गर्न नपर्ने र सानै पुँजीले पनि यो व्यवसाय गर्न मिल्ने हुँदा आफू यो पेसामा लागेको गणेश बताउँछन् र यही व्यवसायबाट राम्रो आय आर्जन गर्न सकिने पनि उनको अनुभव छ। कामको खबरमा यो अन्तिम खबर रहेको छ तेह्रथुमको। रासायनिक मल र विषादी प्रयोगबाट माटोको उर्वरा शक्ति घट्दै गएपछि तेह्रथुम जिल्लाको तरकारी पकेट क्षेत्रका किसानहरूले तिनको सट्टामा जैविक मल प्रयोग गर्न थालेका छन्। रासायनिक मल र विषादी प्रयोग गरिएको तरकारीले राम्रो बजार मूल्य समेत नपाएपछि किसानले यसको प्रयोग गर्न छाडेका हुन्। यो वर्ष किसानले गोबर र कुखुराको सुली प्रयोग गर्न थालेका छन्। बसन्तपुर आठका तरकारी खेतीका अगुवा किसान फणेन्द्र बानियाले भने तरकारीमा लाग्ने रोग किरा नियन्त्रणका लागि तितेपाते बोके टिमुर बोजो र गाईका गौत छर्छन्। यसरी खेती गर्दा न त माटो बिग्रन्छ न त तरकारीको मूल्य नै घट्छ उनले भने। रेडियो कार्यक्रम कामका कुरा प्रस्तुत गर्दछ कामको खबर। साथी कामको खबर पछि फेरि कार्यक्रम कामका कुरामा स्वागत छ है। अब गफै मात्र लाएर केको फोटो झार्नु, अघि भर्खर गाडी चढाए जस्तो लागेको थियो तर हामी त यो नवलपरासीको कैनाकोट आइपुगिसकेछौ त। ओ गुरुजी गाडी रोक्नुहोस् त। ल ल ल ल विजय चोक आयो है, विजय चोक विजय चोक। अरे झरी अहिले झरिहाल्नुहोस् है, फेरि पछि भन्नु पाउँदैन नि, धेरै बेर रोक्दैन है गाडी। ल विजय चोक विजय चोक विजय चोक विजय चोक। ओहो कस्तो गर्मी रहेछ, मेरो त खालि पसिना आयो। त्यही त है, जति गर्मी भए पनि कति रमाइलो ठाउँ। पहाड नजिकै देखिँदो रहेछ, सम्म भूमि छ, चारैतिर हरियाली छ, निम अशोक साग जस्ता थुप्रै रुखहरू रहेछन्। सायद गर्मीले गर्दा होला है चराचुरुङ्गीहरू पनि कराएका छैनन् र मान्छेको भिडभाड पनि निकै कम छ। काठमाडौँको कोलाहालबाट निक्लिन पाउँदा त मलाई एकदमै खुसी लागेको छ बुझ्यौ। त्यही त बुझ्यौ रविन्द्र, यो गर्मीमा चिसो चिसो पानी खान पाए, दहीलाई यसो फिटेर लस्सी बनाएर खान पाए त कति मजा आउँथ्यो होला। त्यो त हो प्रकाश, बरु यसो साथीहरूसँग भेटेर कुराकानी गरिसकेपछि खाउँला नि। हुन्न अब तिमीले भनेपछि चाहिँ कसरी नाइ भन्नु र हुन्छ हुन्छ। ल अब मेरो कुरा पनि सुन न। ऊ त्यहाँ हेर त, सागर मौरी पालन उद्योग। यो मौरी पालन र महको लागि निकै सुनेको नाम होइन भने? त्यो त हो नि, त्यसो भए म साथीलाई लिएर भित्र कुरा गर्न जान्छु अनि कुराकानी सुनाउँछु। बरु तिमीहरू चाहिँ अरू साथीहरूसँग कुरा गर्नु नि है। ल ल भइहाल्छ नि। नमस्ते, तपाईँसँग सानो कुराकानी गरौँ है हाम्रो कार्यक्रम कामका कुराको लागि। हजुर, परिचय पाउन। मेरो नाम दयासागर सुवेदी हो र म सागर मौरी पालन उद्योगको चिफ एक्जिक्युटिभको रूपमा काम गर्छु। साक्षी सुवेदीजी, तपाईँले कहिलेदेखि यो मौरी पालन व्यवसाय सुरु गर्नुभयो? हामीले यो 2053 साल पुष महिनादेखि सुरु गरेका हौँ। यसलाई अब व्यावसायिक हिसाबले त्यति लामो उमेर भन्नु त मिल्दैन, साँच्चै भन्यो भने हामी टिन एजमा बल्ल प्रवेश गर्दैछौँ र सुरुमा हामी के छ भनेदेखि दुई घर मौरीबाट सुरु गरेका हो। त्यसलाई पछि आएर हामीले चाहिँ नि एउटा व्यावसायिक रूपमा सुरुवात गरेका हौँ र अहिले हामीसँग 250 घर मौरी छ र त्यसपछि गएर अहिले हाम्रो 13 फुल टाइम कर्मचारी हुनुहुन्छ र पहिलो वर्ष हामीले 14 मह उत्पादन गरेका थियौँ भने यो वर्ष हाम्रो 16 मेट्रिक टन मह उत्पादन भयो। यत्रो मह उत्पादन हुँदो रहेछ, हजुर बजारको समस्या पर्दैन? मह को बजारको अहिलेसम्म त्यस्तो कुनै समस्या आएको छैन। सुरुमा के थियो भनेदेखि हामीले मौरी पाल्ने अनि त्यसपछि गएर अरू किसानहरूलाई पनि ट्रेनिङ दिने, मौरी पालनको लागि मौरी घारहरू मौरीमा चाहिने सामग्रीहरू सप्लाई गर्ने काम गर्थ्यौँ र 2061 सालमा आएर मौरी पाल्ने किसानहरूबाट उत्पादन भएको महले पनि बजार नपाएको हो कि भन्ने गुनासो आइसकेपछि अब बजारको क्षेत्रमा केही काम गर्नुपर्छ भनेर महको बजारको लागि काम गरिरहेका छौँ र अहिले आएर हामीले वर्षमा आफ्नो उत्पादन हुने कहिलेकाहीँ चाहिँ नि 11 मेट्रिक टन पनि हुन्छ, कहिले 12 हुन्छ, कहिले 13 हुन्छ, कहिले यो जस्तै यो वर्ष 16 मेट्रिक टन भयो। र अरू चाहिँ नि हामी अन्य किसानले जसलाई हामीले हामीसँगबाट ट्रेनिङ लिएर अथवा हामीसँगबाट चाहिँ नि हाम्रो सुपरभिजनमा काम गरिराखेको छ र उसले बजार पाएको छैन, त्यस्ता किसानहरूको चाहिँ नि मह पनि हामीले कलेक्सन गर्ने गरेर वर्षमा 35 मेट्रिक टन महको चाहिँ नि हामी बजार गर्छौँ। यत्तिका धेरै मह कहाँ कसरी लगेर बेच्नुहुन्छ? त्यसको हाम्रो चाहिँ नि दुई प्रकारको हाम्रो एउटा मार्केटिङ छ। एउटा त चाहिँ नि हामीले आफ्नै लेभल लगाएर सागर हनीको रूपमा हामीले चाहिँ नि बजारीकरण गरिरहेका छौँ। त्यो चाहिँ नि हाम्रो मुख्य बजार भनेको काठमाडौँ, पोखरा, यहीँ नारायणघाट र गैँडाकोट भनौँ र बुटोल, भैरवा धेरै ठाउँमा हाम्रो चाहिँ नि आउटलेटहरू छ। त्यसबाहेक हामीले के गर्छौँ भन्दाखेरि काठमाडौँमा बसेर आफै प्याकेजिङ गर्ने प्याकेजरहरू हो अथवा चाहिँ नि डाबर हो, अन्य जुन बायरहरू हुनुहुन्छ उहाँसँग चाहिँ नि कोर्डिनेसन गरेर उहाँलाई बल्क सेलिङ गर्ने काम पनि हामीले गर्छौँ। त्यसको साथसाथै हामीले नेपालको महलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनको लागि फापरको महलाई हामीले कोरियाको बजारमा पुर्याएका थियौँ र अहिले चाहिँ नि यो तोरीको महलाई चाहिँ नि जापान पुर्याउने पहल गरिरहेका छौँ। अब तपाईँले यो मौरी पालन पनि व्यवसाय हुन सक्छ भनेर कसरी सुरुवात गर्नुभयो? मेरो बुवा एग्रिकल्चर सेक्टरमा चाहिँ नि कुनै न कुनै खालको इन्टरप्राइज बनाउनु पर्छ भन्ने सोच थियो र आफैमा पनि उहाँ चाहिँ नि जहिले पनि नयाँ नयाँ चिजहरू खोजी गर्ने गर्नुहुन्थ्यो र उहाँको उत्प्रेरणा हामीमा के थियो भनेदेखि पढे लेखेको म चाहिँ नि मान्छेले चाहिँ नि बी किपिङ गर्ने होइन, अब यो मौरी पाल्ने भनेको नपढेको मान्छेले गर्ने हो, यो पनि कुनै व्यवसाय हो र भन्ने खालको अलिकति नबुझेको त्यो खालको अहमता थियो र त्यसलाई चिर्ने काम चाहिँ नि हाम्रो बुवाले गरिदिनु भयो र हामीलाई यो पेसामा ल्याउनु भयो। हामीले 6,500 रुपियाँ दाम बिकु बचत तथा ऋण सहकारी संस्थाबाट 2054 सालमा सुरु गरे हो र अहिले हाम्रो 54 जिल्लामा बिकिपिङको लागि एउटा इनपुट सप्लायर्स भन्नुहोस् अथवा ट्रेनिङको हिसाबले भन्नुहोस् अथवा कन्सल्टेन्टको हिसाबले भन्नुहोस् हाम्रो उपस्थिति 54 जिल्लामा हामी पुर्याउन सफल भएका छौँ र अहिले जुन हामीले 13 जना पेट पाल्नलाई सफल भएका छौँ र अहिले 12-13 वर्षको दौरानमा त्यही 6,500 को लगानीबाट अहिले करोडौँ रुपियाँको यसले चाहिँ नि एसेट चाहिँ यसले चाहिँ कलेक्सन गरिसकेका छ र चल अचल पुँजी गर्ने हो भने करोडौँभन्दा पनि माथि पुगेको छ र त्यसको हाम्रो चाहिँ सिड मनी भनेको 6,500 रुपियाँ हो। अब तपाईँ चाहिँ यसरी कोही स्वरोजगार बन्न चाहने साथीलाई केही सुझाव दिन चाहनुहुन्छ? साथीहरूलाई म के भन्न चाहन्छु भन्दा तपाईँको ठाउँ उपयुक्त छ भने बिकिपिङ पनि एकदमै राम्रो ठाउँ हो र तपाईँहरू चाहिँ यो पेसामा लाग्न सक्नुहुन्छ। तर के पनि होइन फेरि भनेदेखि उपयुक्त समय भएन अनि मौरीको जातको छनौट राम्रो भएन, तपाईँ हामीले लिएको ट्रेनिङ राम्रो भएन अथवा चाहिँ नि हामीले सुरु गर्ने समय ठिक भएन भने पनि यो पेसा चाहिँ नि लड्खराउन सक्छ। त्यसो भएर चाहिँ नि कुनै पनि पेसामा लाग्नुभन्दा अगाडि त्यसका सकारात्मक पाटाहरू, समस्याहरू, चुनौतीहरू, भविष्यमा हुने फाइदाहरूको बारेमा सबै कुराहरू जानकारी लिनु जरुरी छ। आर्थिक आयको हिसाबले त तपाईँ 25 घर मौरी पाल्न सक्ने तपाईँले पाल्ने हो भने तपाईँ चाहिँ नि खाडी मुलुकमा गएर जागिर गर्नु पर्दैन। 25 घर मौरी पाल्नको लागि तपाईँले एउटा घरलाई ल 5,000 लायो भन्नुहुन्छ भने पनि 25×5 भनेको 1,25,000 हो अथवा 1,00,000-1.5 लाखसम्मको बजेट बनाएर म आफ्नै घरमा पेसा गरेर तपाईँ विदेशमा गएको पैसा यहीँ बनाउन सक्नुहुन्छ भने किन दलाललाई पैसा दिएर विदेश जानुपर्नेछ र त्यसो भएर स्वरोजगारी आफैले काम गरेर आफै बाँच्नुको आनन्द चाहिँ नि अर्काको अन्डरमा बाँच्नु कहिल्यै पनि हुँदैन। त्यसो भएर स्वरोजगारी हुने चाहिँ नि बानी बसाल्यौँ भने त्यो सबभन्दा हाम्रो लागि, आफ्नो लागि र राष्ट्रको लागि पनि एउटा एकदमै राम्रो काम हुन्छ जस्तो लाग्छ मलाई। हस् धन्यवाद। ओहो प्रकाश, बिना त अझै आइपुगेको छैन। ल भन अब के गर्ने तिमी र म चाहिँ? अब गफै मात्र लाएर के को फुर्ते झार्नु? आउ यहाँ घाममा बस्नु भन्दा त यो चौतारीमै बसौँ, यसो चिसो पानी पनि खाउँ। हुन्न हुन त हुन्छ नि प्रकाश, किन नहुनु नि? बरु खै छाडा मलाई बस्न देऊ त। यो मान्छे रविन्द्र त कामै नलाने खालको छ भने जहाँ पनि हाकिमको जस्तो पारा देखाइहाल्छ। हेर न, भन्न पाए भनेपछि त नभन नि यार, गफ दिनुको पनि सीमा हुन्छ नि। म बसेको ठाउँमा खै खै भन्दै घचेर्दै आउँछ, अझ मैले भन्दा गफ हानेको पो भन्छौ। ल ल तिमी नै बस, यसरी लड्ला जस्तो गरेर बस्नु भन्दा त गएँ म। ऊ त्यहाँ परातिर घुम्ती पसल रहेछ, बरु पसलकै साउजीको कुरा सुन्न गएँ म त। ओहो साउजी नमस्कार है साँच्ची तपाईँको नाम के पर्यो कुन्नि? मेरो नाम खिम प्रसाद पण्डेल गैडाकोट नवलपरासी भण्डमाट के पसल भन्ने घुम्टी पसल नै किराना अब आफूलाई पनि दिन काट्न सजिलो हुने भयो दोस्रो कुरो यहाँ तालिममा मान्छेहरू आइरहेको छन् तिनीहरूको लागि सुविधाहरूलाई चाहिँ पसल त निकै चल्ला जस्तो छ के कस्तो चल्छ हामीलाई यसो बताइदिनुहोस् न के आम्दानी नै आफ्नो घर खर्च चल्छ अलिअलि भनौँ त्यहाँ त मेरो ठुलो पसल त छैन अब यस्तोमा धेरै आम्दानी हुने त कुरै भएन है मैले 12,000 जति कम भयो भने आफ्नो जेबबाट पनि थप्नुपर्छ होइन अब घर खर्च यहाँ बढी खर्च हुन्छ अब ठिकै त्यसैले चल्यो भने अलिअलि चलि पनि हाल्छ त्यस खेती किसान छ नि यसबाट त के परिवार धान्दै उयो साखन मात्रै हुनुहुन्थ्यो हामी छौँ 7-8 जना अहिले त केही छैन तर धान गहुँ मकै त्यही गरिएको छैन अब कहिले काहीँ आफूलाई घर खर्च लगायो त्यस्तो बिजनेस हिसाबले अब तालिममा आउनेहरूलाई हामीले कस्तो अप्ठ्यारो परेको थियो भने यहाँ एउटा पनि पसल थिएन त्यो भएको हुनाले उनीहरूलाई तालिम आउनेहरूलाई अब कहाँ छ पसल के छ भनेर सोधेर अब कोहीलाई चौकातिर जानुहोस् कोहीलाई कहाँ जानुहोस् भनेर बाहिर पठाउनु पर्थ्यो भने अहिले उहाँहरूलाई चाहिँ यहाँ अलिकति सुविधा भएको छ तपाईँहरूले यहीँ खोल्नु भएर चाहिँ जातिको हामीलाई अलिकति सुविधा भएको छ भनेर उहाँहरूले भन्नुहुन्छ उहाँहरूलाई आउने सहभागीहरूलाई सुविधै भएको छ भनौँ न उहाँहरूको लागि अब बिक्री त अब त्यही यहाँ त के भन्दाखेरि साबुन अब मान्छन् यही हो ब्रुस अलिअलि आम्दानी हुने अब धेरै खान मिल्दैन अब 2 रुपियाँ त्यही त हो अब ब्रुसमा 2 रुपियाँ आउँछ भने मान्छनमा 1 रुपियाँ आउँछ त्यस्तै हो अब कहिले आफू बसिन्छ कहिले छोरो बस्छ कोही कहिले को बस्छन् है उनीहरूले टिपेर राखिदिन्नन् अनि थाहै हुँदैन अब यो चिज यति बिग्रे यति नाफा भनेर अब महिनाभरिको हिसाब राख्ने भने बल्ल होइन नाफा नक्सन यति भएछ आफूले खर्च पनि कति गरिएछ त्यो हुन्थ्यो अब घरैसी जस्तो घरे भएको हुनाले घरैसी जस्तो हुनाले त्यो हिसाबै राखिँदैन चाहिएको निकाल्नु ल त्यो त अति राम्रो हुन्थेन महिना कति आम्दानी हुने रहेछ खर्च कति रहेछ र केही आउँदो रहेछ भन्ने त्यो थाहा हुन्थ्यो अब यहाँको लागि यही ठिकै छ जस्तो लाग्छ मलाई ठिकै नै छ अलिकति बढाउनु पाएदेखि उहाँहरूलाई अझ सुविधा हुन्थ्यो अब अथवा भनौँ न चप्पल सप्पल यताउता होइन पढ्नलाई त पढ्नै पऱ्यो नि अर्काको व्यवसाय त कस्तो हुनुहुन्छ नि अर्का जाहिर खानु आफ्नो व्यवसाय गर्नु ठिक किन भन्नु त कसैको केही मुभ भएन ढिलो भएन केही भएन यस्तो उस्तो कसैको टोकाइ खानु परेन आफ्नो व्यवसाय गरेपछि आफ्नै हो तर पढ्नलाई त पढ्नु पऱ्यो गर्ने हो भने विदेश जानु पर्दैन यही पनि हुन्छ होइन आफ्नै व्यवसाय गरे पनि हुन्छ होइन मान्छेहरूले धेरैले विदेश ताकिराखेका छन् त त्यति चाहिँ राम्रो चाहिँ होइन मैले नि अब 5-7 वर्ष इन्डियातिर गएर बसेर आएको म बाहिर नजाउँ न आफ्नै बिजनेस गरेर आफ्नै गरेर खाउने स्वदेशमै हुन्छ ए म त सानैमा गएको अब जान त नोकरी गर्न भनेर गएको दुःख पाइँदो रहेछ होइन आफूले भने जस्तो त हुँदैन 5-7 वर्ष बसियो अनि आइ अलिअलि त कमाइयो त्यो अलिअलि कमाएर के भन्ने भनेपछि के कमाउने दुःख त भइहाल्यो नि त्यो नि अब बोरा ओछ्याएर जाने सिँढिया सुत्ने त दुःख हुन्छ त्यहाँभन्दा दुःख के हुन्छ विदेशमा म अब इन्डियातिर जान्न भनेर अब आफ्नै नेपालमा बस्छु यहीँ काम गर्छु आफ्नो खेती किसान गर्छु व्यापार गर्छु त्यति बेला मेरो पहिल्यैदेखि मैले त 15-20 वर्षदेखि मैले व्यापार गरेँ अब साथी प्रकाश पनि घुम्ती पसल भनेर गइहाल्यो प्रकाशले तपाईँलाई पक्कै केही न केही त सुनाए नै होला ओर अब पो म के गरौँ गर्मी पनि कति बढेको खोइ बिना पनि कहाँ आएको यति बेलासम्म के भयो कसलाई खोजिरहेको हँ रविन्द्र ए बिना तिमी आइपुग्यो कसलाई खोज्नु नि तिमीहरूलाई नै खोजिरहेको नि तिमीले हामीलाई खोज्नै पर्दैन नि केही थाहा नपाएको भए पो त हराउने डर फेरि हराए पनि मलाई त केही पिर छैन बुझ्यौ हो र किन नि त्यस्तो चाहिँ यहाँका साथीहरू त कस्तो मिजासिलो हुनुहुँदो रहेछ कस्तो सहयोगी हुनुहुँदो रहेछ अझ त्यति मात्र कहाँ हो र कस्तो मेहनती पनि हुनुहुँदो रहेछ सागर महौ उद्योगको साथीको कुरा त सुनिहाल्यो यता आउँदै थिए अर्को साथी पनि भेटिनु भयो उहाँसँग पनि कुरा गरे बरु उहाँको कुरा सुनौ न सुन्छौ ल ल किन नसुन्नु नि अवश्य पनि सुन्छौ नि ल है त उहाँसँग गरेको कुराकानी अब म बजाउँछु प्रकाश भर्दैमा गैँडाकोट 5 नवलपरासी म यो 24-25 वर्ष ए पुरानै बाबुबाजी देखेकै यही भयो अरे पुरानो पेसालाई नै हौ हुन्छ राम्रै हुन्छ यो भयो 6-7 वर्ष भयो अझसम्म राम्रै भइरहेको अरे न यही मात्रै हो आउँछन् राम्रै व्यक्तिहरू आउँछन् प्रायः जस्तो त हाम्रो सरहरू नै आउनुहुन्छ स्कुलबाट कलेजहरूबाट काम त तपाईँको त टाइममा दिनै सकिन्न अन्त टाइममा दिन सकिनँ भने अझै धेरै हुन्थ्यो यो ब्यागसँग काम पनि ब्यागै हुन्थ्यो यो नै भाइ र बहिनी चाहिँ बाहिर काम गर्छ उहाँले चाहिँ रेडियोमा काम गर्नुहुन्छ अझै पढिया छ अब बाहिरभन्दा आफ्नै व्यापार बिजनेस राम्रो हुने भयो नि होइन अब आम्दानी पनि धेरै हुने भयो यसमा अन्तभन्दा थोरै लगानीमा धेरै आम्दानी हुनुभयो तपाईँको 10-15 हजारबाट सुरु गरे हजुर नाफेमा गइरहेको अहिले सन्तुष्ट सन्तुष्ट अनि त्यस्तो केही पनि हुन्न यसमा दादा भएर जान चाहिँ नै तालिम लिएको थिएन घरमै गर्दा गर्दै घरमै ए बाहिरभन्दा आफूले जानेको होइन जे जानेको छ त्यही काम गर्दामा ठिक हुन्छ होइन बाहिर गएर दुःख पाउनुभन्दा आफ्नो सिप र परख अनुसार काम गर्न सक्यो भने त्यताबाट फाइदा हुन्छ त्यही भन्न चाहन्छु पुर्खेलो पेसाहरूलाई अँगालेर राखे अझ राम्रो आफ्नो पहिचान भयो रहिराख्नु भयो पछिसम्म पैसा त अब आफ्नो तपाईँको त गर्न सकेको हुन्छ तपाईँको आफूले मिहिनेत गर्न सक्नु तर यहीँ केही काम नसिके नजाने पनि तालिम लिएर सिकेर गर्दामा राम्रो हुन्छ हेला गर्नु भएन भनेर यस्तो सानो ठुलो काम भनेर हेला गर्नु भएन घुम्तिनी लेट भयो सानो मायालाई बाटैमा भेट भयो घुम्तिनी लेट सानो के भयो र कसलाई भेट्यौ अब कसलाई भेट्नु नि बिनालाई हिँडे अब तिमीलाई पनि भेट्दै भन्नै पर्यो अब अगाडि देखेपछि बुझ्यौ साथीहरू यहाँ आएर मलाई के लाग्यो भने नि यदि व्यवसाय गर्न खोज्ने हो भने त हाम्रै गाउँठाउँमा प्रशस्त स्रोतहरू र सम्भावनाहरू छन् मौरी व्यवसाय गरेर घुम्ती पसल राखेर अनि कपडा सिलाउने पसल सञ्चालन गरेर यहाँका केही साथीहरूले निकै फाइदा लिइरहनु भएको कथा त हामीले सुनिहाल्यौँ त्यही त यसरी हाम्रो वरिपरि पनि अरू थुप्रै खालका स्थानीय स्रोतहरू रहेका छन् कति साथीले यही स्रोतहरूको उपयोग गरेर विभिन्न व्यवसाय पनि गरिरहनु भएको छ कतिले डोको नाम्लो बुनेर फाइदा लिइरहनु भएको छ कतिले पशुपालन गरेर फाइदा लिइरहनु भएको छ कतिले भने विभिन्न खालका कृषि उत्पादन तथा सामग्रीहरूको व्यवसाय गर्नुभएको छ कतिले विभिन्न खालका पसल गरेर पनि फाइदा लिइरहनु भएको छ नि हो नि अब गफ लाउँदा पो केही छैन के गर्नु भनेर भन्नु यस्तो उदाहरण त थुप्रै देखेपछि त स्थानीय स्रोत केही छैन के गर्न सकिन्छ र भन्नु त बाना खोज्नु बराबर जस्तो लाग्यो है मलाई चाहिँ अब गफै मात्र लाएर के फुर्ती झार्नु साथी तपाईँ पनि आफ्नो वरिपरि के कस्ता स्रोतहरू छन् भनेर यसो विचार गर्नुहोस् त राम्ररी केलाउनु भयो भने पक्कै केही न केही त फेला पार्नुहुन्छ यस्ता स्रोतहरूलाई हामीले उपयोग गर्न सक्दैनौ त अवश्य पनि सक्छौ नि आवश्यकता छ त जोस जाँगर र केही गर्ने आँटको तर यदि साथीलाई आफ्नो व्यवसाय गर्ने मनै छैन कतै अरू ठाउँमा रोजगारी खोज्ने रहर छ भने चाहिँ के गर्ने नि सधैँ व्यवसाय गर भनेर मात्र पनि त भएन नि त्यसको लागि पनि साथीले चिन्तै लिनु पर्दैन नि रोजगारी कसरी खोज्ने यसका लागि चाहिने सिपहरू कसरी हासिल गर्ने भन्ने जस्ता विभिन्न विषयमा जानकारी लिएर हामी आउँदैछौ अर्को हप्ताबाट नयाँ कथा अनि नयाँ जानकारीहरू लिएर हामी आउँदैछौ कार्यक्रम सुन्न अनि प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है यो हो कार्यक्रम कामका कुरा नमस्ते साथी यो हो रोजगारी र कामका अवसर सम्बन्धी जानकारी दिने कार्यक्रम काम के गरेको यो नचाहिने कार्यक्रम कामको कुरा के सुनिरहेको त यो सुन्नु भन्दा त कुनै गीत बज्ने कार्यक्रम रे बजाउ न नचाहिने कार्यक्रम रे स्वरोजगार कसरी हुने साना व्यवसाय कसरी सुरु गर्ने जस्ता विभिन्न कुराको बारेमा कति राम्रो जानकारी दिन्छ यो कार्यक्रम कामका कुराले जानकारी मात्र दिएर के गर्नु साँच्चीकै काम लागे पो के तपाईँलाई पनि यस्तै लाग्छ यदि लाग्छ भने किन यस्तो लाग्छ आफ्नो मनको साँचो कुरा लेखेर हामीलाई पठाउनुहोस् तर तपाईँलाई यो कुरा सही होइन कार्यक्रम त उपयोगी छ भन्ने लाग्छ भने पनि किन पछि हट्नुहुन्छ कार्यक्रमले तपाईँको जीवनमा कसरी प्रभाव पारेको छ कसरी कार्यक्रमले दिएका जानकारीहरूको उपयोग गर्नु भएको छ लेखेर पठाउनुहोस् मन छुने उत्तर छान्ने जिम्मा हामी तपाईँलाई नै दिनेछौ र विजेताले पाउनुहुनेछ एक आकर्षक उपहार चिठी इमेल वा एसएमएस जेबाट भए पनि आफ्नो विचार हामीलाई पठाउने ठेगाना हो स्तम्भ बोल्ने पालो तपाईँको कार्यक्रम कामका कुरा पोस्ट बक्स नम्बर 118 अर्थात् 118 ललितपुर नेपाल इमेल ठेगाना हो kamkakura kamkakura@gmail.com त्यसै गरी तपाईँ हामीलाई KAKU टाइप गरेर आफ्नो मनको कुरा लेखेर 7070 नम्बरमा एसएमएस गर्न पनि सक्नुहुन्छ तपाईँ अहिले सुन्दै हुनुहुन्छ रोजगारी र कामका विभिन्न अवसरसम्म जानकारी दिने कार्यक्रम कामका कुरा तपाईँको साथमा छौँ हामी रविन्द्र बिना र प्रकाश अब गफै मात्र लाएर केको फुर्ति झार्नु बुझ्यो रविन्द्र मलाई त अब चिठी नपढिकन चित्तै नबुझ्ने भयो तर हामीले त चिठी नै लागेका छैनौ कसरी पढ्ने त लो अब भनेको कुरा भएन भने मेरो यो पेट कुइ कुइ दुखिहाल्छ भने के गर्ने होला दुख्न पनि सुरु गरे के भएको होला यो प्रकाश किन त्यसरी आत्तिएको चिठी नलाएर के भयो त मैले यी मोबाइल ल्याएको छु नि साथीको एसएमएस त हामी पढ्न सकिहाल्छौ नि हो त है जे होस् बिना तिमीले मेरो पेट दुख्नबाट चाहिँ बचायो खै खै ल्याऊ म पढिहाल्छु एसएमएस कार्यक्रम कामका कुरा म सधैँ सुन्छु, यो टुरिस्ट गाइड कसरी बन्ने होला, तालिम कहाँ लिनुपर्छ भनिदिनु होला भनेर लेख्नु भएको रहेछ। एसएमएस त पढ्यो प्रकाश, तर कहाँबाट को साथीले लेख्नु भएको भनेको खोइ? अब गफै मात्र लाएर कति फुर्ती जान खोजे होला भने, अब साथीले लेख्नु भएको छैन कहाँबाट पढौँ त म? ल ल, साथीले आफ्नो नाम अर्को पटक पक्कै लेख्नु होला, अब साथीको जिज्ञासा तर्फ नै लागौ न। हुन्छ साथी, टुरिस्ट गाइड बन्नको लागि तपाईँले तालिम लिनुपर्ने हुन्छ। तालिमको अवधिको कुरा गर्नुपर्दा तालिम दिने संस्था अनुसार फरक फरक हुन्छ, तर यस्तै 10 हप्तादेखि झन्डै 6 महिनासम्म लामो हुन सक्छ तालिमको अवधि। तालिमको बारेमा कुरा गर्दा लाग्ने शुल्कको पनि कुरा त गर्नै पर्यो। यसो बुझिल्याउँदा यसको खर्च संस्था अनुसार फरक फरक पर्ने रहेछ, तर हामीले बुझ्दा त्यस्तै 15,000 जति पर्न आउने रहेछ। तालिम लिनको लागि आवश्यक पर्ने न्यूनतम योग्यताको कुरा गर्नुपर्दा काठमाडौँमा रहेको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट अर्थात् नेथम कलेजले दिने तालिम लिनको लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ र अङ्ग्रेजी भाषामा दखल हुनै पर्छ। अरू विभिन्न भाषाहरू जस्तै इटालियन, चाइनिज, जापानिज, फ्रेन्च जस्ता भाषा जानेको भए चाहिँ ग्राह्यता पाइन्छ। तर तालिम लिनको लागि कुनै उमेरको हदबन्दी चाहिँ छैन है? अनि साथी, यसरी तालिम लिइसकेपछि काम गर्नको लागि अनुमति पत्र अर्थात् लाइसेन्स लिन अनिवार्य हुन्छ नि, बिना लाइसेन्स गाइडको काम गर्न पाइँदैन। यो सम्बन्धी तालिम नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्टले दिने गर्छ, जुन काठमाडौँको रवि भवनमा रहेको छ। यसको सम्पर्क नम्बर रहेको छ 01-427-0605। सम्पर्क नम्बर फेरि एकपटक, नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट रवि भवन काठमाडौँ 01-427-0605। यसै गरी अन्य थुप्रै संस्थाले पनि यस सम्बन्धी तालिम दिने गर्छन्। तपाईँको वरिपरि पनि यस्ता संस्था हुन सक्छन्, यसो बुझेर हामीलाई पनि खबर गर्नु होला है। अब एसएमएस कै कुरा गर्नुपर्दा साथीलाई हाम्रो एसएमएस प्रश्नको बारे पनि जानकारी दिइहालौ न। ए हो त है साथी, केही समय अघि हामीले सोधेको एसएमएस प्रश्न थियो, सफल उद्यमी वा व्यवसायी बन्न तपाईँ बढी के कुरामा विश्वास गर्नुहुन्छ? विकल्पहरू ए भाग्य, बी कर्म, र सी बगलीमा सुको छैन के को व्यवसाय गर्नु। प्रश्न फेरि एकपटक, सफल उद्यमी वा व्यवसायी बन्न तपाईँ बढी के कुरामा विश्वास गर्नुहुन्छ? विकल्पहरू छन् ए भाग्य, बी कर्म, र सी बगलीमा सुको छैन के को व्यवसाय गर्नु। आफ्नो विचार एसएमएस गर्नको लागि सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् अनि के टाइप गर्नुहोस्। त्यसपछि एक स्पेस दिएर आफूलाई मन परेको विकल्प ए बी वा सी टाइप गर्नुहोस् र पठाउनुहोस् 7070 नम्बरमा। एसएमएस पठाउने तरिका फेरि एकपटक, मोबाइलको मेसेज बक्समा जानुहोस् अनि के टाइप गर्नुहोस्। त्यसपछि एक स्पेस दिएर आफूलाई मन परेको विकल्प ए बी वा सी मध्ये कुनै एउटा टाइप गर्नुहोस् र पठाउनुहोस् 7070 नम्बरमा। बन्द, हडताल, अपहरण, तोडफोड, अशान्ति, असुरक्षा, भ्रष्टाचार, विभेद, बेरोजगारी, के यस्तो मात्र छ त हाम्रो समाजमा? सकारात्मक प्रयासहरूको खोजी नौलो प्रयास। हाम्रा गाउँ टोल र समुदायमा भइरहेका सकारात्मक प्रयासलाई हामी अब नयाँ नेपाल कार्यक्रममा समेट्नेछौ। यहाँले हामीलाई चिठी, इमेल र एसएमएस मा लेखेर पठाउनु होला, हामी तपाईँको प्रयासलाई तपाईँकै स्वरमा सुनाउनेछौ। सकारात्मक प्रयासहरूको खोजी नौलो प्रयास। न्याय र सुरक्षा क्षेत्र सुधारको विषयमा केन्द्रित रेडियो कार्यक्रम नयाँ नेपाल, रेडियो नेपालमा हरेक सोमबार बिहान 8:15 बजे र देशैभरिका 40 भन्दा बढी स्वतन्त्र रेडियोबाट प्रसारण भइरहेको छ। होइन बिना, तिम्रो त्यो हातमा झुन्डिएको झोला के को झोला हो? के को हुनु नि, यहाँको म किनेको थिएँ त्यसैको झोला। ओहो, म त मलाई पनि असाध्यै मन पर्छ, बरु म पनि किनिहाल्छु, कहाँ पाइन्छ ल जाउँ त। आऊ ल ल ल प्रकाश, म त मलाई नि किन्न मन छ, म मात्र के, यहाँका थुप्रै स्थानीय सामग्रीहरू पनि मलाई किन्न मन छ। कार्यक्रम सकिने बेला पनि भइहाल्यो, कार्यक्रम सकिएपछि सँगै जाउँला नि हुन्न? ल ल भइहाल्छ नि त्यसो भए। साथी, गैराकोट आएर हामीलाई त साह्रै रमाइलो लाग्यो, बरु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई खबर गर्न चाहिँ नभुल्नु होला है। कार्यक्रम सम्बन्धी कुनै पनि जिज्ञासा छन् भने हामीलाई सम्पर्क गर्न नभुल्नु होला, हामीलाई चिठी लेख्ने ठेगाना हो कार्यक्रम कामका कुरा, पोस्ट बक्स नम्बर 118 अर्थात 118 ललितपुर नेपाल। त्यसै गरी हामीलाई इमेल गर्ने ठेगाना हो KAMKAKURA kamkakura@gmail.com। त्यसै गरी हामीलाई एसएमएस लेख्ने तरिका हो, मेसेज बक्समा गएर KAKU काकु टाइप गर्नुहोस् र एक स्पेस दिनुहोस्, त्यसपछि आफ्नो विचार लेखेर पठाउनुहोस् 7070 नम्बरमा। साथी, यदि तपाईँसँग इन्टरनेट सुविधा छ भने तपाईँले आफ्नो सुविधा अनुसार कार्यक्रम सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। यसको लागि लगइन गर्नुहोस् www.equalaccess.org.np अर्थात् www.equalaccess.org.np मा। यति भन्दै कार्यक्रम कामका कुराबाट बिदा माग्दैछौ। साथीहरू विनय, प्रबिम, माधवी सँगै म बिना, अब गफै मात्र लाएर कति फुर्ती झार्नु भन्ने म प्रकाश र म रविन्द्र पनि बिदा माग्छौ। नमस्ते, नमस्ते।